يا أيها الذين آمنوا، أي لوگو جو ایمان لائے ہو، هل أدلكم، کیا میں بتاؤں تم کو، کیا میں رہنمائی کروں تمہاری؟ کوئی جواب ہی نہیں ہے. على تجارت، اس تجارت پر، تنجیکم، جو بچائے تم کو، من عذاب علیم، دردناک عذاب سے. کیا ایسی تجارت کا پتہ چاہیے جو تم کو دردناک عذاب سے بچا لے؟ تجارت کا لفظ اپنے اندر بہت اٹریکشن رکھتا ہے، ایک خاص کشش ہے اس میں. تجارت کرنا دنیا کے بہت سارے لوگوں کا من پسند کام ہے، اور اگر کسی شخص کو بھی ایسی انویسٹمنٹ کے بارے میں پتہ چلے، ایسی تجارت کے بارے میں پتہ چلے جس کا پروفٹ لازم ہو، پائیدار ہو، یقینی ہو، تو کیا کوئی شخص ایسا ہوگا جس کی کسی ایسی چیز کی طرف رہنمائی کی جائے اور پھر وہ وہاں پر انویسٹ نہ کرے؟ زیادہ نہ صحیح، کچھ نہ کچھ حصہ ضرور ڈال دے گا کہ چلیں کچھ نفع آتا رہے گا، آخر کیا مشکل ہے، نفع ہی تو ہے، نقصان تو نہیں. آج بھی آپ دیکھیں کہ بہت سارے لوگ جب تجارت کرنا چاہتے ہیں تو بہتر سے بہتر کی تلاش میں ہوتے ہیں، اور کہیں بھی سرمایہ لگاتے ہوئے پہلے یہ دیکھتے ہیں کہ اس میں نقصان نہ ہو، نقصان سے بچ جائیں. اگر بہت نفع نہیں بھی ہوتا تو کم از کم نقصان نہ ہو. کوئی بھی شخص سرمایہ لگانے کے بعد اس میں خسارے کو پسند نہیں کرتا، اس میں دیوالیہ ہونا پسند نہیں کرتا. اللہ سبحانہ وتعالیٰ چونکہ انسان کی نفسیات جانتے ہیں، اس لیے اللہ تعالیٰ نے اس خاص عمل کو، یعنی ایمان اور جہاد کی سبیل اللہ کو، تجارت سے تعبیر کیا ہے کہ ان کاموں میں کوشش اس تجارت کی طرح ہے جس میں نفع ہی نفع ہے. اور یہ نفع کیا ہے؟ کہ تنجیکم من عذاب علیم، یہ تم کو دردناک عذاب سے بچا لے گی. جیسا کہ سورۃ التوبہ میں بھی آتا ہے، ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ، بے شک اللہ نے خرید لی مومنوں سے ان کی جانیں اور ان کے مال، کیونکہ ان کے لیے جنت ہے. تو وہاں خرید و فروخت کا بدلہ جنت کی شکل میں بتایا گیا، یہاں تجارت کا بدلہ عذاب علیم سے نجات کی شکل میں بتایا گیا. تو اگر دونوں آیات کو سامنے رکھ کے دیکھا جائے تو یہ نفع ایک طرف جنت کی بشارت دیتا ہے اور دوسری طرف عذاب علیم سے بچنے کی خوشخبری سناتا ہے. یاد رکھیے کہ تجارت میں انسان کو پہلے کچھ لگانا پڑتا ہے، کچھ دینا پڑتا ہے، اس کے بعد کچھ واپس ملتا ہے. اسی طرح اللہ کے راستے میں بھی انسان کو پہلے کچھ دینا پڑتا ہے، اور یہاں خاص طور پر جن چیزوں کو دینے کے لیے کہا گیا وہ اموال اور انفس ہیں، مال اور جانیں. یعنی انسان اپنی قوت اور اپنا مال دونوں چیزیں لگائے. دنیا کی تجارت کا فائدہ صرف دنیا میں ہوتا ہے، لیکن دین کی اس تجارت کا فائدہ آخرت میں جہاں ملتا ہے وہاں انسان دنیا میں بھی بہت سے نقصانوں سے بچ جاتا ہے، کیونکہ اپنی صلاحیتوں کو، اپنے مال کو ایک اچھے کام میں لگانا اور ایک خراب کام میں لگانا، یہ دونوں برابر نہیں ہوا کرتے. تو یا ایہا الذین آمنو، اے لوگو جو ایمان لائے ہو، هل ادلکم علی تجارت تنجیکم من عذاب علیم، کیا میں بتاؤں تم کو وہ تجارت جو تمہیں عذاب علیم سے بچا دے، دردناک عذاب سے بچا دے؟ اس کے لیے تمہیں کیا کرنا ہوگا؟ تؤمنون باللہ ورسولہ، اللہ اور اس کے رسول پر ایمان لانا ہوگا. وتجاهدون فی سبیل اللہ باموالکم وانفسکم، اور تم جہاد کرو گے اللہ کے راستے میں اپنے مالوں کے ساتھ اور اپنی جان کے ساتھ، یہ دوسرا کام کرنا ہوگا. ذالکم خیر لکم، یہی بات تمہارے حق میں اچھی ہے، تمہارے لیے فائدہ مند ہے. ان کنتم تعلمون، اگر تم علم رکھتے ہو، اگر تم جانتے ہو. اب آپ دیکھیے کہ کتنا بہترین وعدہ ہم سے کیا جا رہا ہے، ایک طرف دردناک عذاب سے بچنا اور دوسری طرف وہ کام ہے یہ جس میں بھلائی ہی بھلائی ہے. ذالکم خیر لکم، یہ کام تمہارے لیے بہت اچھا ہے، اللہ تعالیٰ اپنے بندوں کے لیے اس کام کو پسند کر رہا ہے۔ اس تجارت کے لیے کیے جانے والے دو کام اور لگائی جانے والی دو چیزیں ہیں۔ جیسے آپ جانتے ہیں نا کہ تجارت میں انسان کو محنت بھی لگانی پڑتی ہے اور سرمایہ بھی لگانا پڑتا ہے۔ اب محنت کرنے میں کیا کرنا ہے؟ نمبر ایک، تؤمنون باللہ، ایمان کی مضبوطی ہے، اپنا ایمان مضبوط کرنا ہے، زیادہ سے زیادہ اللہ تعالیٰ کی ذات پر بھروسہ، اس کے ساتھ قریبی تعلق، اس پر توکل، اور اس کے رسول صلی اللہ علیہ وسلم کی رہنمائی میں اپنی زندگی کو گزارنا۔ کیونکہ رسول پر ایمان اس بات کا تقاضا کرتا ہے کہ ما آتاکم الرسول فخذوہ وما نہاکم عنہ فانتہوا، کہ جو کچھ تمہیں رسول دیتے ہیں اس کو لے لو، اور جس سے روکتے ہیں اس سے رک جاؤ۔ اور حقیقت بھی یہ ہے کہ جب تک ایمان مضبوط نہ ہو اس وقت تک اگلا کام نہیں ہو سکتا۔ اور اگلا کرنے کا کام کیا ہے؟ وَتُجَاهِدُونَ فِي سَبِيلِ اللَّهِ، تم جہاد کرو گے اللہ کے راستے میں۔ جہاد کا لفظ قتال سے مختلف ہے، قتال جہاد کی ایک قسم ہے لیکن سب کچھ نہیں۔ جہاد کا لفظ اگر قرآن پاک کی روشنی میں دیکھا جائے، آپ جتنا بھی قرآن پاک پڑھ چکے ہیں اگر اس کو اپنے سامنے رکھیں تو ایک جگہ پر آتا ہے وَجَاهِدْهُمْ بِهِ جِهَادًا كَبِيرًا، ان سے اس قرآن پاک کے ذریعے جہاد کبیر کیجئے۔ گویا قرآن پاک کے نشر و اشاعت کو بہت بڑا جہاد قرار دیا گیا۔ اسی طرح وَجَاهِدُوا فِي اللَّهِ حَقَّ جِهَادِهِ، جہاد کرو اللہ کے راستے میں جیسا کہ حق ہے اس کے جہاد کرنے کا۔ تو معنی کیا ہے؟ اپنی انتہائی کوشش، بہترین کوشش، بھاگ دوڑ، اسٹرگل۔ جیسے پہلے بھی ایک دفعہ آپ کو کہا تھا کہ جہاد کا لفظ آتے ہی کیا تصور بنتا ہے؟ مسلسل متحرک رہنے کا۔ یعنی جہاد والی زندگی جمود والی زندگی سے مختلف ہے۔ ایک وہ زندگی ہوتی ہے جس میں جمود ہوتا ہے، انسان اپنی روٹین کا عادی ہوتا ہے، ایک لگے بندے طریقے سے کام کرتا چلا جاتا ہے، سال ہا سال تک ایک طریقے پر زندگی بسر کرتا ہے، صبح ایک ٹائم پر اٹھتا ہے، کھاتا پیتا ہے، اپنی ذاتی ضروریات کو پورا کرتا ہے، پھر اس کے بعد کچھ گھر کے ایک مخصوص کام، خواتین کے، مرد حضرات کے باہر کے کچھ مخصوص کام، مثلا دنیاوی لحاظ سے کچھ کمانا، تجارت کرنا وغیرہ وغیرہ، خواتین کا اپنے گھروں کی دیکھ بھال اور گھر کی ضروریات کو پورا کرنا، اس کے بعد پھر دوپہر کے کھانے کا وقت ہو گیا ہے، پھر سب بیٹھے ہیں، پھر آرام کیا ہے، پھر اٹھے ہیں، پھر چائے پی ہے، کوئی وزٹ کرنے آ گیا ہے، کہیں وزٹ کرنے چلے گئے ہیں، پھر اس کے بعد رات ہوتی ہے، پھر شاپنگ کرنے نکل گئے، کوئی پارٹی، کوئی ڈنر، اور اس طرح دنیا کے رنگ میلے میں وقت گزرتا چلا جاتا ہے۔ پھر کبھی بیچ میں کوئی شادی آ گئی، کوئی چھٹیاں آ گئی، کوئی تفریح آ گئی، اور وہ زندگی گزر رہی ہے جس میں کوئی حصہ نہیں اس بات کی سوچ کا کہ ہم اللہ کے دین کے نمائندے ہیں اور ہمیں اس سے آگے بھی کچھ کرنا ہے۔ تو یہاں پر آپ دیکھیے کہ تجاہدون فی سبیل اللہ، اگر ہم اپنے آپ کی زندگی کی روٹین بنائیں، یہاں آنے سے پہلے ہمارے ایک دن کا اسکیڈول کیا تھا، روٹین کیا تھی، پوری لسٹ بنا لیں صبح سے شام تک کے کاموں کی، اور اس میں آپ دیکھیے کہ جہاد کا حصہ کہاں ہے، فی سبیل اللہ کی کوششیں کہاں ہیں۔ آج کے دور میں خواتین صرف گھر ہی نہیں چلاتی بلکہ گھر چلانے کے علاوہ بہت کچھ باہر بھی کر رہی ہیں۔ ان سارے شعبوں میں تجاہدون فی سبیل اللہ کہاں ہے؟ وہ کون سا شعبہ ہے؟ وہ کون سا کام ہے؟ وہ کہاں ہوتا ہے؟ امت مسلمہ کے ایک عام شخص کو، جس کو آپ یہ کہہ سکتے ہیں کہ وہ ایک نارمل شخص ہے، ایک اچھا معتدل مسلمان ہے، اس کی زندگی میں اس تجارت کا وقت کہاں ہے جو اس کو دردناک عذاب سے بچانے والا ہے؟ اب دیکھیے کہ آخرت کے عذاب کے بارے میں جب بھی ہم پڑھتے ہیں، جہنم کی آیات پڑھتے ہیں، تو کسی کا بھی دل نہیں چاہتا کہ انسان اس کے قریب بھی پھٹکے یا وہاں جائے۔ ہم میں سے ہر شخص یہ سوچنے لگتا ہے کہ کون سا ایسا کام کریں کہ جس سے ہم اس سے بچ جائیں۔ اب یہاں وہ کام بتایا جا رہا ہے کہ یہ کام کرو تو اس سے بچ جاؤ گے، کیونکہ کسی بھی نقصان سے بچنے کے لیے انسان کو ہاتھ پاؤں مارنے پڑتے ہیں۔ ایک ڈوبتا ہوا شخص किनारे तक पहुंचने के लिए, कामयाब होने के लिए, अपने आप को मरने से बचाने के लिए हाथ पांव मारता है और एक मशक्कत करके मंजिल तक बाज़ुकात पहुंच भी जाता है। हम सब भी अपनी अपनी जिंदगियों का माजी का जायजा लें और अब फिर आइंदा मुस्तकबिल की प्लानिंग भी करें कि उसमें बहुत सी प्लानिंग शामिल है। मुझे ये पढ़ाई करनी है, मुझे ये जॉब करनी है, मुझे शादी करनी है, मुझे फलां काम फलां काम फलां काम करना है। उस सारी लिस्ट में इसको भी देख लीजिए कि कोई काम ऐसा भी है जो तुंजी कुम मिन अज़ाबिन अलीम के लिए भी फायदा मंद हो सकता है। तुमिनून बिल्लाहि व रसूलिही व तुजाहिदून फी सबीलिल्लाहि बि अमवालिकुम व अनफुसिकुम। और फिर अल्लाह के रास्ते में सिर्फ माल ही नहीं देना, क्योंकि बाज़ औक़ात हम सिर्फ माल खर्च करके मुतमइन हो जाते हैं कि हमने अपना हिस्सा डाल दिया। ठीक है, माल खर्च करके आपने कुछ हिस्सा डाल दिया, लेकिन आधा हिस्सा डाला। वह अनफुसिकुम, नफ्स भी चाहिए, ह्यूमन रिसोर्स भी चाहिए। क्या कोई काम ह्यूमन रिसोर्स के बगैर भी होता? महज इमारतें, महज मशीनें क्या कर सकती? ठीक है, इमारतें फायदा मंद हैं, मशीनें कारामद हैं, लेकिन उन सब को इस्तेमाल कौन करता है, चलाता कौन है? इंसान। और अगर अनफुस गायब हो उसमें से, इंसानी अंसर नापैद हो, तो काम कैसे हो सकते हैं? और हर शख्स अगर अपनी मजबूरियों की लिस्ट लेकर आ जाए, अपनी मसरूफियात का बहाना बना ले, अपनी सेहत की खराबी का उजर पेश कर दे, फिर ये काम कौन करेगा? या तो आप कहिए ये काम है ही कोई नहीं, ये करने वाले कामों में से ही नहीं। और अगर करने वाले कामों में से है, फिर किसी को तो करना है, और जो करेंगे उनके लिए बड़ी बशारत है। फद्दलल्लाहुल मुजाहिदीन अलल काइदीन अजरन अजीमा। महज बैठ रहने वालों पर मुजाहिदीन को बहुत बड़ी फजीलत हासिल है। दुनियावी एतबार से अगर हमें कोई फजीलत मिलने वाली हो, कोई डिग्री मिलना हो, कोई जॉब मिलना हो, कोई माल मिलना हो, तो हम कितने ऑनर्ड फील करते हैं, कितने खुश होते हैं, अपनी कितनी अहमियत जानते हैं। लेकिन अल्लाह की फौज का सिपाही होना, अल्लाह के रास्ते में जद्दोजहद करना, अल्लाह के दीन को लोगों तक पहुंचाने के लिए भाग दौड़ करना, उसके लिए थकना, उसके लिए जागना, उसके लिए नींद कुर्बान करना, उसके लिए भूख प्यास बर्दाश्त करना, ये कोई मामूली काम तो नहीं। अल्लाह ताला इस काम को क्या फरमा रहे हैं? ज़ालिकुम खैरुल लकुम, ये तुम्हारे ही हक में बेहतर है, इसका फायदा तुम्ही को होगा। और न सिर्फ ये कि ये काम करने वालों की जात को होगा, बल्कि उनके तुफैल, उनकी कोशिशों और मेहनतों की वजह से और बहुत सौ का भला हो जाएगा और बहुत सारे लोगों की खिदमत हो जाएगी। ज़ालिकुम खैरुल लकुम, ये तुम सबके लिए अच्छा है। इन कुंतुम तालमून, अगर तुम जानते हो, अगर तुम इल्म रखते हो। रखते हो, हम सब इल्म रखते हैं लेकिन नहीं रखते। अल्लाह ताला इल्म वाला बस उनको कह रहा है जिनको इस खैर की खबर है, जिनको ये काम करना आ गया, जिनको इस काम का फायदा पता चल गया। ज़ालिकुम खैरुल लकुम इन कुंतुम तालमून, क्या फायदा होगा इससे, क्या मिलेगा तुमको? यग़फिर लकुम ज़ुनूबकुम, तुम्हारे गुनाहों को बख्श देगा। वयुद्खिलकुम जन्नातिन तजरी मिन तहतिहल अनहार, तुम्हें ऐसे बाहों में दाखिल करेगा जिनके नीचे नहरें बह रही होंगी। चाहिए ऐसे घर? हर लड़की की ख्वाहिश होती है कि उसकी शादी हो जाए, उसका अपना घर हो। और फिर जब घर का तसव्वुर आता है तो एक अच्छे घर में बाग का तसव्वुर आता है, पानी का तसव्वुर आता है। कुछ लोगों ने तो वैसे कोशिश करके दुनिया में ये सब कुछ हासिल कर लिया है, उन्होंने इसके लिए जिहाद किया है, जद्दोजहद की है, और कुछ ना कुछ मिल ही गया है, लेकिन वो चंद दिन के लिए है, वो बहुत जल्द हाथ से चला जाने वाला है। असल अकलमंद वो है जो हमेशा के लिए इन चीजों को हासिल कर ले। यग़फिर लकुम ज़ुनूबकुम, ऐसा नहीं कि मुजाहिदीन से गुनाह नहीं होते, गुनाह तो सबसे होते हैं। जो नेकी के रास्ते पे चलते हैं उनसे भी गलतियां होती, और नेकी के रास्ते पे नहीं चले तो कुछ ज्यादा ही होती। हर हाल में हमसे कसूर होते हैं, कोताहियां होती हैं, खताएं होती हैं, लेकिन यग़फिर लकुम ज़ुनूबकुम, तुम्हारी इस जद्दोजहद, तुम्हारी इन कोशिशों, तुम्हारी इस भाग दौड़ के नतीजे में, सिले में, वो तुम्हारे गुनाह माफ कर देगा। تو یہاں ایک اور راز کی بات پتہ چلی کہ گناہوں کی معافی کا طریقہ جہاد فی سبیل اللہ بھی ہے. ایک تو نا بیٹھ کے استغفار پڑھنا یا کوئی اور نیکی کا کام کرنا, لیکن جو شخص اللہ کے راستے میں نکلتا ہے ساتھ ساتھ اس کے گناہ معاف ہوتے چلے جاتے ہیں. وہ جو اس راستے میں تھکتا ہے نا, کوئی کانٹا جو چبھتا ہے, کوئی تھکاوٹ جو لاحق ہوتی ہے, کوئی پیاس جو برداشت کرتا ہے, کوئی بھی تکلیف جو اس راستے میں آتی, اس کے سلے میں یغفر لکم ذنوبکم. ہم میں سے بہت سے لوگ کہتے رہتے ہیں بڑے گناہگار ہیں کیا کریں, علاج بتایا جا رہا ہے گناہگار ہو تو آؤ علاج کرو اپنا. صرف یہی کہتے رہنے سے بات نہیں بنے گی. وَيُدْخِلْكُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ, اور تمہیں ایسے باغوں میں داخل کرے گا جن کے نیچے نہریں بہتی ہوں گی. جنت کی ڈسکرپشن دی جا رہی ہے. وَمَسَاكِنَ طَيِّبَةً, اور عمدہ گھر, پیسفل گھر. اچھا دنیا میں آپ دیکھیے کہ جس کے پاس گھر نہیں وہ ساری زندگی گھر بنانے کے خواب دیکھتا رہتا ہے, لیکن اکثریت کے گھروں کو دیکھیے کہ ہم سب کو کیسے گھر میسر ہے. آپ کسی بھی سڑک پہ چلے جائیے اور گھروں کی لائنوں کی لائنیں دیکھتے جائیے, جو بر لبے سڑک, سارے دن کا گاڑیوں کا دھواں اور ٹریفک کا شور کس کس طرح ڈسٹرب کرتا ہے. گھر کا نہ ہونا ایک مصیبت, لیکن ایسے گھر کا ہونا بھی کسی مصیبت سے کم نہیں. کیا ان گھروں کو مساکن اور طیبہ کہا جا سکتا ہے؟ چاہے نام ان کا طیبہ پیلس رکھ دیں, لیکن اللہ کے ہاں جو گھر ہے وہ مساکن و طیبتن ہے. کہاں ہے وہ؟ فی جنات عدن, عدن کے باغ میں, ہمیشہ کے باغوں میں. جیسے پہلے میں نے عرض کیا نا, کچھ لوگوں نے دنیا میں جنت بنانے کی کوششیں کی ہیں, جنگلوں میں گھر بنا رہے ہیں, ایسے ایسے جگہوں پر کہ جہاں کوئی دور پار انسان نظر نہ آئے. بالکل جیسے جنت کا ڈسکرپشن قرآن میں دیا گیا ہے, ایسے ہی وہ دنیا کی زمین پر جنت کی تلاش میں ہے. بالکل عین پہاڑوں پر, جنگلوں کے بیچ میں, پیسفل مقامات پر. اسے کہتے ہیں نا صحت افزا مقام, یہ شاید ٹرم آپ نے سنی ہوئی ہو, صحت افزا مقامات پر جہاں کوئی پولوشن نہ ہو, کوئی گندگی نہ ہو, کچھ نہ ہو, ہر چیز صاف اور پیور ہو. لیکن آپ کو معلوم ہے کہ جب وہ وہاں جا بیٹھتے ہیں تو پھر جو زندگی کی ضروریات ہیں ان کو لانا اور وہاں تک فراہم کرنا ایک الگ مسئلہ ہوتا ہے. تو جو جنت کے گھر ہیں وہ ان تمام تکلیفوں سے پاک ہیں, بالا ہیں. وہ مساکن طیبتن, عمدہ گھر, فی جنات عدن, ہمیشہ کے باغوں میں. ذلک الفوز العظیم, یہ ہے بڑی کامیابی, عظیم الشان کامیابی. وہ اخرا تحبونہا, اور ایک اور چیز جس سے تمہیں بہت محبت ہے وہ بھی ملے گی, اور وہ کیا ہے؟ نصر من اللہ و فتح قریب, اللہ کی طرف سے مدد اور قریبی فتح. اور ہم دیکھتے ہیں کہ اس دور کے مسلمانوں سے اللہ نے یہ وعدہ پورا کیا, مکہ فتح ہو گیا اور اس کے بعد بہت سی فتوحات ہوئی. یعنی نصر من اللہ, آپ صلی اللہ علیہ وسلم کی زندگی میں جو فتوحات ہیں ان کی طرف اشارہ ہے. وفتح قریب, اور قریبی فتح جو آپ کے بعد کے قریبی زمانوں میں ہوتی رہی خلافت راشدہ کے ادوار میں. کیونکہ نصر کا معنی بھی فتح ہے, فتح کا معنی بھی فتح ہے, اور بنیادی طور پر یہاں پر فتح کی جو صفت ہے وہ قریب آئی ہے. اور اس سے یہ پتہ چلتا ہے کہ سورۃ صف اس دور میں نازل ہوئی ہے جبکہ مکہ کی فتح قریبی تھی, اور مکہ کے فتح ہونے کے بعد پھر یہ سلسلہ چل نکلا. اور ویسے بھی اللہ تعالیٰ کا وعدہ تھا نا کہ ان تنصر اللہ ینصرکم ویثبت اقدامکم, آج تو تم ہجرت کر کے آئے ہو, تمہیں تمہارے گھروں سے نکال دیا گیا ہے, اگر تم اللہ کے دین کی مدد کرو گے تو اللہ تمہاری مدد ضرور کرے گا اور تمہارے قدم جما دے گا, تمہیں استقرار بخشے گا. اور یہ وعدہ صرف اس دور کے لوگوں کے لیے نہیں تھا بلکہ ہر دور کے لوگوں کے لیے. جو شخص بھی اللہ کے دین کی مدد کرے گا, اللہ کے دین کی خدمت کرے گا, اللہ تعالیٰ اس کے کام بنائے گا, اس کی مدد ضرور کرے گا, اور اس کو استقامت بھی دے گا دین پر, اور اس کے قدم بھی جما دے گا. اب دیکھیے کہ یہ جو عدم استقامت ہے یہ انسان کے لیے بہت تکلیف دہ چیز ہوتی ہے. آپ ایک کام شروع کرتے ہیں پھر اس کو ادھورا چھوڑ دیتے ہیں, پھر دوسرا شروع کرتے ہیں ادھورا چھوڑ دیتے ہیں. اس سے انسان خود بھی نفسیاتی طور پر کمزور پڑتا چلا جاتا ہے, کانفیڈنس لوز کر جاتا ہے, ہمت چھوٹ جاتی ہے. یہ بالکل ایسے ہی ہے کہ جیسے آپ کو ایک پہاڑ پہ اگر چڑھنا ہو तो जू जू आप चढ़ते हैं, थकते तो हैं, लेकिन आपको हर उठने वाला कदम, आगे जाने वाला कदम क्या देता है? थकावट के बावजूद एक खुशी देता है, एक कॉन्फिडेंस देता है कि एक दिन मंजिल आ जाएगी, आप टॉप पे पहुंच जाएंगे, आप पार लग जाएंगे, आप वो बड़ी चोटी सर कर लेंगे। लेकिन अगर इंसान जहां तक पहुंचा है वहां तक ही ना जम सके और नीचे आ जाए, तो आगे जाने की तो सारी उमंग ही खत्म हो जाती है, होप ही खत्म हो जाती है ना। फिर आगे जाने की बजाय इंसान पे मायूसी तारी होने लगती है और फिसलने लगता है, लुढ़कने लगता है। और लुढ़कने वालों का अंजाम क्या होता है? फिर बिलाखिर लुढ़कते लुढ़कते इंसान कहाँ जा पहुंचता है। इसलिए इसके बगैर तो हमारा गुजारा है ही नहीं कि जैसे तैसे हो, खुद नहीं चढ़ा जा रहा, किसी को पकड़ लें इधर से उधर से, क्योंकि जितनी जितनी मुश्किल चढ़ाइयां होती हैं उतना ही इंसान को ज्यादा मदद फिर चाहिए होती है ना, खींचतान के पकड़ के ऊपर। अगर आपके जहन में आ रहा हो जो माउंटेन क्लाइंबिंग करते हैं, ऊपर चढ़ते हैं, वो क्या क्या तरीके अख्तियार कर रहे हैं, कैसे उनके सांस फूल रहे होते हैं और कितनी मशक्कत में होते हैं, पसीने बह रहे होते हैं, पुरखतर रास्ते होते हैं, गिरने के 100% चांसेस होते हैं, मरने के 100% इम्कान होते हैं, लेकिन इसके बावजूद छोड़ते नहीं है अपना मकसद। तूफान, आंधी, हर चीज को बर्दाश्त करते चले जाते हैं। पता होता है बहुत से तूफान है रास्ते में, लेकिन बस वो जो मंजिल तक पहुंचने का शौक है वो उनको सरगर में अमल रखता है। तो मोमिन की जिंदगी में भी ये जो शौक है ना कि अल्लाह ताला से मुलाकात करे और अल्लाह ताला का दीदार करे, ये उसको बैठने नहीं देता, चैन नहीं लेने देता। वो बैठता फिर उठ खड़ा होता है, फिर आगे से आगे बढ़ता चला जाता है। जैसे आपने कोई भी ऐसा काम करो ना जिसका आपको बहुत शौक हो, किसी खास शख्स से मुलाकात करनी हो या किसी खास मुहिम पर आप हो, तो आपको चैन से नींद भी नहीं आती। आप सोते हैं, थोड़ी देर घड़बड़ा के उठ पड़ते हैं, कहीं टाइम तो नहीं हो गया, तुम्हें लेट तो नहीं हो गया। इन दिनों मेरे साथ यही हुआ, मुझे कुछ खास काम करना था, को बहुत ही पुराने लोगों से मुझे अपने दोस्तों से मिलना था, तो मैं सोती थी और फिर थोड़ी देर के बाद फिर उठ जाती थी, मैं लेट हो रही हूँ। हालांकि वो तो दिन के 1 बजे था सारा प्रोग्राम जिसमें मुझे जाना था, और मैं रात में ही परेशान थी बिला वजह। हालांकि मैंने अपने ऊपर वो नहीं लिया था, लेकिन मेरे दिल में एक शौक था, क्योंकि बहुत सारे लोग ओवर द ईयर जिनसे मैं नहीं मिल सकी थी वो एक प्रोग्राम में सब इकट्ठे थे, तो मुझे वो शौक जो था हर थोड़ी देर के बाद उठा देता था। तो अगर बंदों की मुलाकात का शौक इंसान को सोते से जगा देता है, तो अल्लाह की मुलाकात का शौक क्यों नहीं जगाता? यानी इससे मुराद सिर्फ ये नहीं कि आप नींद में ही उठना शुरू कर दें, दुनियावी एतबार से तो किसी खास एक मौके या वक्त या काम के लिए आप एक रात की नींद से बार बार उठते हैं, लेकिन अल्लाह की मुलाकात के लिए ये पूरी जिंदगी के अंदर जो एक बेदारी है और एक शऊर की कैफियत है वो बहुत जरूरी है। और यहाँ नींद से उठने से मुराद गफलत की नींद छोड़ना, कि इंसान अपनी जिंदगी से सारे उन गफलत के कामों को जो उसे गाफिल करने वाले उनको निकाल फेंके और जरा सा भी ढीला पड़ने लगे फिर उठ के बैठ जाए, फिर चौकन्ना हो जाए, फिर सीधा हो जाए, फिर होश में आ जाए। जैसे आता ना इज़ा मस्सहुम ताइफ़ुम मिनश शैतान, जब उनको शैतान की तरफ से कोई ख्याल छू भी जाता है तो वो क्या करते हैं? फौरन चौकन्ने हो जाते हैं, फिर होश में आ जाते हैं। नहीं नहीं ये तो नहीं करना था मुझे, मुझे तो इससे अहम काम करना है। किसी भी वक्त जब वो जरा से कम काम में या किसी छोटे काम में लगते हैं या किसी लव में पढ़ने लगते हैं, फौरन होश में आते हैं, नहीं नहीं मुझे मेरी जिंदगी बहुत कीमती है, मैं इन कामों के लिए नहीं हूँ। उसका वहां दिल ही नहीं लगता, वो फिर उठ बैठता है, फिर होश में आ जाता है। कोई माहौल, कोई सोसाइटी, कोई इधर उधर के लोग उसको पकड़ के अगर पीछे खींचने भी लगे तो उनके हाथ नहीं आता, तो नहीं मेरी जिंदगी का तो एक मकसद है, मैं इस तरह नहीं जी सकता, मुझे तो एक मुजाहिद की तरह जीना है। तो नसर मिन अल्लाह व फतहुन करीब ऐसे ही लोगों की किस्मत में होती है। और अल्लाह ताला का ये भी वादा, वला यंसुरन अल्लाह मन यंसुरु, अल्लाह जरूर मदद करेगा उनकी जो उसकी मदद करते हैं। इन अल्लाह लकवीयुन अजीज, बेशक अल्लाह ताला अलबत्ता कुव्वत वाला जबरदस्त है। यहाँ पर अल्लाह ताला ने पहले जन्नत की बातें रखी और फिर दुनिया की फतह रखी, जबकि हम क्या चाहते हैं? पहले दुनिया की कामयाबी चाहते हैं, बाद में जन्नत का ख्याल आता है। अल्लाह ताला के नजदीक किसी भी शख्स के लिए जन्नत का मिल जाना ज्यादा नफा बख्श पायदार सौदा है। और उसके बाद चूंकि वकानल इंसान अजूला, इंसान जल्दबाज वाके हुआ है, उसे दुनिया में जल्दी भी कुछ खुशखबरियां चाहिए होती हैं, इसलिए उसकी भी खबर दे दी गई कि ठीक है ये भी मिल जाएगा, लेकिन ये छोटी चीजें हैं, ये मिले तो भी ना मिले तो भी कोई फर्क नहीं पड़ता, ये कोई बड़ी बात नहीं है। लेकिन जिस शख्स के दिल में दुनिया समाई भी होती है اس کے نزدیک یہ بڑی اہم ہوتی ہیں. وہ ان فتوحات کو دیکھے تو آگے بڑھتا ہے, نہ دیکھے تو پیچھے رہ جاتا ہے. لیکن اہل ایمان, جو سچے اہل ایمان تھے, جنگ احد میں ناکامی بھی ہوئی تو کیا ہوا, زخموں سے چور تھے, اگلے دن آپ نے بلایا سب اٹھ بیٹھے. یہ تھا نا ایمان. کتنے بڑے بڑے صدمے لگے ہوئے تھے, ویسا صدمہ تو ہم میں سے کبھی کسی کو پہنچا ہی نہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم ان کی نگاہوں کے سامنے زخمی ہوں, جو ان کو اپنی جانوں سے زیادہ پیارے تھے. ہر گھر میں کوئی نہ کوئی شہید ہو چکا تھا, کسی نہ کسی کا پیارا چھوٹ چکا تھا, اور شکست کا صدمہ اس سے بڑا تھا. یعنی روحانی صدمہ بھی تھا, جسمانی صدمہ بھی تھا, محبت کا صدمہ بھی تھا. یعنی اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ جو کچھ ہوا, ہر اعتبار سے شدید ہلا مارے گئے تھے. لیکن اس کے بعد اگلے روز خبر آئی کہ دشمن شاید پلٹ آئے, تو اس کا پیچھا کرنا چاہیے. آپ نے جب پکارا تو زخموں سے چور لوگ اٹھ کھڑے ہوئے. اور یہ صرف ایک موقع پر نہیں ہوا تھا, جنگ احزاب میں کیا ہوا, جس کے بارے میں اللہ تعالیٰ فرماتے ہیں وَزُلْزِلُوا زِلْزَالًا شَدِيدًا, شدت سے ہلا مارے گئے تھے اس جنگ کے موقع پر. لیکن بعد میں جب بنو قریظہ کے ساتھ نمٹنا تھا, جبریل علیہ السلام آئے تو آپ نے آ کے کیا کہا, آپ نے ہتھیار اتار دیے, ہم نے تو بھی نہیں اتارے, چلیے ادھر کو. سب چل پڑے. ہم کیا کرتے ہیں, یہ سارے تو دور کی بات, کوئی ان میں سے ایک ہی ہو جائے, یعنی روحانی طور پر یا جسمانی طور پر, مثلا سر درد ہو گیا, یا روحانی طور پر کوئی بات اچھی نہیں لگی, یا کوئی مشکل پیش آ گئی, تو ہم اس ٹیسٹ میں کتنے کامیاب ہوتے ہیں. زلزلو زلزالن شدیدہ کے بعد بیٹھ جاتے ہیں, آگے نہیں بڑھتے. تو یہاں پر آپ دیکھیں صحابہ کرام اگرچہ اس سے بالا ہو چکے تھے, لیکن سب کا درجہ ایک نہیں تھا. اور پھر ایک انسانی کمزوری بھی ہے کہ دنیا میں کچھ نہ کچھ اچھی خبر اس کو آگے بڑھنے میں مدد دیتی, اور مسلسل امتحان انسان کو کمزور کرتے ہیں. وبشر المؤمنین, اور خوشخبری دے دو مومنوں کو, ایمان والوں کے لیے بشارت, گڈ نیوز, فتح و نصرت کی, جنت کی, اور دنیا میں بھی بلند ہونے کی. وانتم الاعلون ان کنتم مؤمنین,